विश्वास यो छ कि मानवान हाँसे पनि रोए नि जीवनमा सोझो मनले अझै पनि तिम्रै हुने भन्छ कति हाँसे मायामा कति रोए कति तर पनि मायामा हाँस्ने रुने भन्छ यो छ कि मनमा हाँसे पनि रोए नि जीवनमा सोझो मनले अझै पनि तिम्रै हुने भन्छ कति हाँसे मायामा कति रोए कति तर पनि मायामा हाँस्ने रोने भन्छ कति हाँसे मायामा कति रोए कति तर पनि मायामा हाँस्ने रोने भन्छ हसीन छ दिल आँखा हृदय कसिन छ सोझो मनले नझै पनि तिम्रै हुने मन छ कति हाँसे मायामा कति रोएका थिए तर पनि यही मायामा हँसिरहने मन छ मायामा फसिन्छ टिल्पिल आँखा हृदय खसिन्छ सोझो मनले नझै पनि तिम्रै हुने मन छ कति हाँसे मायामा कति रोएका थिए तर पनि यही मायामा हँसिरहने मन छ कति हाँसे मायामा कति रोएका थिए तर पनि यही मायामा हँसिरहने मन छ हँसिरहने मन छ